आँखाहरू आँखाहरू इसलाई नै बुझेन के गरु फारूले कम्मरमा सारी बिरेकी कति हो गाटे राम्री म राम्री एकरो परेर मलाई हेरेकी कति हो गाटे राम्री म राम्री एकरो परेर मलाई हेरेकी एकरो परेर मलाई हेरेकी एकरो परेर मलाई हेरेकी तिम्रो जोडी मिलेन नभनो धेरै भोसे बाजी बिन्ती गरेको नहुन्छ बिहे नपर्छ लाभ त्यही काली लाहुरी मन परेको नहुन्छ बिहे नपर्छ लाभ त्यही काली लाहुरी मन परेको त्यही काली लाहुरी मन परेको त्यही काली लाहुरी मन परेको सानी ए कम्ती काछु र सानी नाचु बरु नजानी नजानी परोले कम्मरमा सारी बेकी कति हो गाठे राम्री म राम्री एकरो परेर मलाई हेरेकी कति हो गाठे राम्री म राम्री एकरो परेर मलाई हेरेकी एकरो परेर मलाई हेरेकी एकरो परेर मलाई हेरेकी यसै सालको तिजैमा भगाउँ कि बारुले कम्मरमा सारी बिरेकी कति हो गाठे राम्री म राम्री एकरो परेर मलाई हेरेकी कति हो गाठे राम्री म राम्री एकरो परेर मलाई हेरेकी एकरो परेर मलाई हेरेकी एकरो परेर मलाई हेरेकी ¡Venga! पानी थोरै छ। दानी थोरै छ यसै पाली घर जामा गर्नु छ। बारुले कम्मरमा सारी बेकी कति हो गाठे राम्री मराम्री एक रोपारी रामलाई हेरेगी। कति हो गाठे राम्री मराम्री एक रोपारी रामलाई हेरेगी एक रोपारी राम